विपक्षी दलहरूद्वारा आज पनि संसदको बैठक अवरुद्ध माग सम्बोधन हुनुपर्ने पूर्ववत अडान कायमै। सहमतिबाट नेतृत्व चयन हुने एमाले नेता ओलीको दावी, बहस हुनु स्वाभाविक भएको भनाई। मकवानपुरको हाँडी खोलामा चट्याङ लागेर एकजनाको मृत्यु, तीनजना घाइते। भाइरल देखिन सुरु गरेकाले सचेत रहन व्यवसायीलाई, कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनको आग्रह। भारतका केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुन्देको कार दुर्घटनामा परिनिधन, भोलि अन्तिम संस्कार गरिने। र श्रीलङ्का र इङ्ल्यान्ड बीचको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट आज। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी अनिता आर्यालसँगै म ध्रुवराज। अब समाचार विस्तारमा। पूर्ववत अडान दोहोऱ्याउँदै एकीकृत नेकपा, माओवादी, मधेसवादी लगायत प्रतिपक्षी दलले आज पनि संसद अवरुद्ध गरेका छन्। यसअघि सञ्चालनका लागि सहमति खोज्न संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको मुख्य 3 दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। संसद सुरु हुनासाथ सद्भावना पार्टीका सभासद लक्ष्मण कर्णले पूर्ववत अडान दोहोऱ्याउँदै संसद अवरुद्ध पार्नु रहर नभई बाध्यता भएको बताउनु भएको छ। यसअघि भएको 4 मुद्दे सहमति कार्यान्वयन लगायतका माग राखेर ए माओवादी लगायतका विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन्। ए माओवादीले संविधान सभा निर्वाचनमा भएको धाँधली छानबिन गरिनुपर्ने, गैर बजेटरी खर्चको अनुसन्धान गरिनुपर्ने, उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण लगायत माग राखेर शुक्रबारदेखि सदन अवरुद्ध पार्दै आएको छ। यी माग पूरा नभएसम्म संसद अवरोध जारी रहने कर्णले बताउनु भएको छ। बजेट अधिवेशनको रूपमा रहेको संसद बैठक सुरुदेखि नै अवरुद्ध पारिँदा प्री बजेट छलफल पनि हुन पाएको छैन। यसअघि 3 दलको बैठकमा एमाले सहमति खोज्न एक दिन मागेपछि बैठक निर्णयमा पुग्न नसकेको ए माओवादी नेता बाबुराम भट्टराईले जानकारी दिनुभएको छ। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल एवं ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो। आजै बिहान प्रधानमन्त्री निवास बालुवा टारमा कोइराला र दाहाल बीच यसै विषयमा छुट्टै छलफल भएको थियो। मधेस केन्द्रित सभासदहरूले स्वायत्त मधेस प्रदेशबाट पछि हट्न नसकिने अडान लिएका छन्। संविधान सभाको बैठकमा तत्कालीन राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिका विषयमाथिको छलफलमा बोल्दै सभासदहरूले सहमतिसँगै विमतिमै राज्यसँग स्वायत्त मधेस प्रदेश सहमति भइसकेको समेत उनीहरूको दावी छ। बैठकमा बोल्दै सभासद जितेन्द्र देवले एउटा जाति, भाषा र भूगोलको स्वार्थलाई राखेर संहिता नहुने तर्क गर्नुभयो। अर्का सभासद रामजनम चौधरीले प्रदेशको निर्माण गर्दा पहाडको भूगोल र तराईको भूगोल जोडेर प्रदेशको निर्माण गर्न नसकिने बताउनुभयो। अन्य दलका सभासदहरूले भने फरक धारणा राखेका छन्। बैठकमा बोल्दै नेपाली कङ्ग्रेसका सभासद बालकृष्ण खाँडले जात, जाति, भाषा क्षेत्रलाई ध्यानमा राखेर राज्यको पुनर्संरचना गर्नुपर्ने बताउनुभयो। उहाँले सहमतिबाटै प्रदेशको टुङ्गो लगाउनु पर्ने विचार राख्नुभयो। नेकपा एमालेका सभासद अमृत कुमार बोहराले पहिचानका 5 आधार र सामर्थ्यका 4 आधारमा रहेर संहितामा जानुपर्ने बताउनुभयो। देशको भू राजनैतिक अवस्था, जातीय, भौगोलिक र सांस्कृतिक पक्षलाई ध्यानमा राखेर राज्यको पुनर्संरचना गर्नुपर्ने बोहराको भनाइ छ। एकीकृत नेकपा माओवादीका सभासद कृष्ण बहादुर मोहराले अघिल्लो संविधान सभाको राज्यको पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा केन्द्रित रहेर प्रदेशको निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले विगतका सहमति र सम्झौतामा केन्द्रित रहेर तथा अन्तरिम संविधानलाई मुख्य आधार मानेर संहितामा जानुपर्ने बताउनुभयो। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व चयन सहमतिबाटै हुने दावी गर्नुभएको छ। 1 महिना लामो स्वास्थ्य उपचारका लागि बैङ्कक गएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा ओलीले महाधिवेशनसम्म पुग्दा नेतृत्वका विषयमा सहमति भएरै छाड्ने विश्वास व्यक्त गर्नुभएको छ। महाधिवेशनका लागि बहस हुनु स्वाभाविक भएको ओलीको भनाइ छ। उहाँले आफू निको भएर आएको बताउँदै काम गर्न सक्ने बताउनु भएको छ। उहाँले आफ्नो उपचारमा सहयोग गर्ने सरकारप्रति धन्यवाद दिनुभएको छ। मेनेन्जाइटिस भएपछि ओलीलाई एयर एम्बुलेन्सबाट गत वैशाख 17 गते बैङ्कक लगिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि एमाले नेता कार्यकर्ता झण्डा र ब्यानर सहित पुगेका थिए। ओली विमानस्थलको कक्षबाट निस्कने बित्तिकै कार्यकर्ताले सबैको बोली अबको अध्यक्ष केपी ओली भन्दै नारा लगाएका थिए। ओली आउँदा विमानस्थलमा एमालेको भन्दा पनि राष्ट्रिय झण्डा बढी फहराइएको थियो। नेपालका लागि नर्वेका राजदूत केल टी पिटरसनले समयमा नै संविधान निर्माण गरी दिगो शान्ति कायम गर्नु नेपालको आवश्यकता रहेको बताउनु भएको छ। स्थानीय शान्ति समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत पिटरसनले भने जस्तो गरी संविधान निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। नेपालमा शान्ति कायम गर्न नर्वेका तर्फबाट सहयोग पुर्याइने पनि राजदूत पिटरसनले प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा विघटित सेना समाजन समितिका संयोजक बालानन्द शर्माले माओवादी लडाकु समाजन उदाहरणीय भएको बताउँदै देशमा दिगो शान्ति हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय शान्ति समिति चितवनले गरेका उपलब्धिका विषयमा समितिका संयोजक जित नारायण श्रेष्ठले जानकारी गराउनु भएको थियो। सेना समाजन पछिको अवस्थाको बारेमा बुझ्न राजदूत पिटरसन विघटित सेना समाजन समितिका संयोजक शर्मासँगै सोमबार हिजो चितवन आउनु भएको हो। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई फेसबुकमा जथाभावी टिप्पणी गरेको अभियोगमा पक्राउ परेका कर्मचारी रिहा भएका छन्। इलाका प्रशासन कार्यालय सिराहामा कार्यरत शाखा अधिकृत राजु शाह आज रिहा हुनुभएको हो। गृहमन्त्री गौतमले रत्न पार्कमा दोरी नागेर बाटो पार गरेको तस्विरमा आपत्तिजनक टिप्पणी लेखेको भन्दै प्रहरीले शाहलाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका लागि शाहलाई पक्राउ गरेर काठमाडौँ लगेको थियो। शाहलाई म्याथपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लैजानु अघि नै सरकारी वकिलको कार्यालयले रिहा गरेको हो। सशस्त्र द्वन्द्वकालको घटनामा पीडितको सहमति बिना क्षमादान दिने गरी सत्य निरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐन बनेको भन्दै द्वन्द्व पीडितहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। लामो बहस र विवादपछि प्रमुख दलहरूबीच भएको सहमति अनुसार संसदले विधेयक पारित गरेको थियो भने वैशाख अन्त्यमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको थियो। सो ऐन सर्वोच्च अदालतले गत पुस 18 गते गरेको फैसला विपरीत भएको भन्दै 234 ले आज संयुक्त रूपमा रिट दायर गरेका हुन्। रिटमा एनको दफा 22 उपदफा 1, दफा 25 उपदफा 3 र 4, दफा 26 2 र 5, उपदफा 29 उपदफा 1 अमान्य घोषित गरी संशोधनका लागि परमादेशको माग गरिएको छ। एनको दफा 22 मेलमिलाप, 25 कारबाही र 26 क्षमादान सम्बन्धी व्यवस्था छ। रिटमा प्रधानमन्त्रीको कार्यालय, संसद, कानुन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ। मकवानपुरको हाँडीखोला 7 मसिनेमा आज दिउँसो परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अरू 3 घाइते भएका छन्। दिउँसो पानीसँगै परेको चट्याङ लागेर मसिने 7 40 खप कुमारी कार्कीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ। चट्याङ लागेर कार्कीकी बुहारी उमा तिवारी र अर्की महिला 36 भगवती चौधरी घाइते भएका छन्। उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सुत्केरी महिलाको ज्यान गएपछि तनाव बढेको छ। कास्कीको हेमजाकी 27 कोपिला भण्डारी कार्कीको शल्यक्रिया गरेर बच्चा निकालेपछि पुनः शल्यक्रिया गर्ने क्रममा ज्यान गएपछि अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरू विरोधमा उत्रिएपछि तनाव बढेको हो। हेमजाको रेडियो हेमजामा कार्यरत कार्कीको गैराती उपचारका क्रममा ज्यान गएको थियो। पहिलोपटक शल्यक्रियापछि अत्याधिक रक्तस्राव भएपछि चिकित्सकले प्लेटलेट्स कम भएको भन्दै 4 रगत चढाएका थिए। स्वास्थ्यमा सुधार नआएपछि दोस्रो पटक शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा कार्कीको ज्यान गएको हो। कार्कीको निधन भएपछि आफन्तहरूले चिकित्सकको लापरवाहीकै कारण सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन गरेका छन्। आफन्त र पोखराका संचारकर्मीहरूले घटनाको सत्य तथ्य छानबिन र क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। गर्मी मौसममा भाइरलको समस्या देखिन सुरु भएकाले सचेत रहन कुखुरा पालक किसानहरूलाई कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनले आग्रह गरेको छ। पूर्वी चितवनका केही फर्महरूमा भाइरलको समस्या देखिएको भन्दै मञ्चले सचेत हुन आह्वान गरेको हो। फाट फुट रूपमा यो समस्या देखिए पनि आतिनुपर्ने अवस्था नरहेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताउनु भएको छ। गर्मीका बेला कुखुराले आहार खान मन नगर्ने हुँदा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोग लाग्न सक्ने उहाँले बताउनु भयो। गर्मीमा आहार खान कम खाने भएकाले पनि यो मौसममा तौलमा कमी आएको भट्टले बताउनु भएको छ। जाडो मौसममा आहार बढी खाने हुँदा अहिले तौलमा 200-300 ग्राम कमी आएको उहाँले बताउनु भएको छ। गर्मी कम गराउन कुखुरालाई ग्लुकोजको मात्रा बढाउनु पर्ने, भिटामिन सी खुवाउनु पर्ने भट्टको सुझाव छ। चितवनको कुल हिस्सामध्ये पूर्वी चितवनमा मात्रै करिब 55% कुखुरा पालक किसानहरू रहेका छन्। यसैबीच जिल्ला पशु सेवा कार्यालय चितवनले चितवनका केही फर्ममा देखिएको रानीखेत रोगको भ्याक्सिन समयमै लगाउन कुखुरा व्यवसायीहरूलाई अनुरोध गरेको छ। गर्मीको समयमा रानीखेत लगायत केही रोग लाग्न सक्ने सम्भावना रहेकाले समयमै नियमित भ्याक्सिन लगाउनु पर्ने जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले बताउनु भएको छ। रानीखेत रोग सरुवा रोग भएकाले महामारीको रूपमा आउन सक्ने हुँदा समयमै सचेत हुनुपर्ने कार्कीले बताउनु भएको छ। पश्चिम चितवनको गीतानगरमा अप्रत्याशित रूपमा कुखुरा मर्दैमा आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उहाँले बताउनु भयो। वातावरण संरक्षणका लागि चितवनमा पहिलोपटक रेज एन्ड्स नेपाल क्लिनर अफ द इयर अवार्ड 2014 गरिने भएको छ, प्रदान गरिने भएको छ। जैविक विविधता संरक्षण र पृथ्वीको आयु लम्ब्याउने अभियानमा रहेको रेज एन्ड्स नेपाल संस्थाले विश्व वातावरण दिवस 2014 जुन 5 अर्थात् जेठ 22 गते सो अवार्ड वितरण गर्न लागेको हो। पछिल्लो समयमा ओजन तहलाई नै असर गर्ने प्लास्टिक जन्य पदार्थको नियन्त्रण एवं निर्मूल गर्नुपर्छ भनी वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा सबभन्दा बढी फोहोर सङ्कलन गर्नेलाई अवार्ड वितरण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। पूर्व पश्चिम लोकमार्गको गोन्द्राङदेखि टिकोलीसम्म 22 गते सरसफाई कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा रेजेन्ट्स नेपालका अध्यक्ष सुनिल सापकोटाले बताउनु भयो। दिवसको अवसरमा चितवन राष्ट्र निकुञ्ज र जिल्ला वन कार्यालय चितवन सह आयोजक साथै सहआयोजक रहेका छन्। साथै सोही दिन अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता समेत गर्ने सो अवसरमा जानकारी दिएको थियो। प्रहरी प्रशासनले छुवाछुत सम्बन्धी घटनाका मुद्दा दर्ता गर्न आनाकानी गर्ने गरेको भन्दै दलित अगुवाले गुनासो गरेका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन अभियान अन्तर्गत समता फाउन्डेसन, जागरण मिडिया सेन्टर, दलित गैर सरकारी संस्था महासङ्घ र दलित नागरिक समाज लगायत सङ्घ संस्थाले आज राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दलित आन्दोलनका अगुवाले प्रहरी प्रशासनका जिम्मेवार व्यक्तिले नै छुवाछुत ऐनको सवालमा अनभिज्ञता प्रकट गर्दै मुद्दा दर्ता गर्न नमानेको बताएका छन्। दलित आन्दोलनका अगुवा पदम सुन्दासले प्रहरी प्रशासनका जिम्मेवार व्यक्तिले नै ऐनका बारेमा अनभिज्ञता प्रकट गरेकाले पहिलो कुरा ऐनका बारेमा राज्यले प्रचार प्रसार गर्नुपर्ने र ऐन कार्यान्वयनका निकायमा दलित समुदायको प्रतिनिधित्व हुने नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो। गरिब घर परिवार पहिचान गरी परिचय पत्र बाँड्ने काम यो वर्ष सुरु नहुने भएको छ। यही वर्षदेखि बाँड्ने भने पनि सङ्कलन गरिएको तथ्याङ्क विश्लेषणको काम नसकेकाले अर्को वर्षदेखि मात्र परिचय पत्र बाँड्ने काम सुरु हुने गरिब घर परिवार छनौट तथा परिचय पत्र वितरण बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराई नेउपानेले जानकारी दिनुभयो। गरिब घर परिवार पहिचानको लागि विभिन्न 25 जिल्लालाई घर परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ। ती तथ्याङ्कलाई कम्प्युटरमा राखेर विश्लेषण गर्न नियुक्त गरेको परामर्शदातालाई आउँदो साउनसम्मको समय दिएकाले यो वर्षभित्र परिचय पत्र वितरणको काम सुरु नहुने भएको हो। हिमाल पहाड र तराईका 25 जिल्लाबाट झन्डै 13 लाख घर परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ। त्यसमा जिल्लाका सबै परिवारको तथ्याङ्क रहेकाले विश्लेषण गरेर मात्र गरिब पहिचान हुने उहाँले बताउनुभयो। तथ्याङ्कको विश्लेषणपछि पनि कति आम्दानी भएको परिवारलाई गरिब मानेर परिचय पत्र उपलब्ध गराउने भन्ने बारे सरकारले फेरि निर्णय गर्नुपर्ने सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव बाबुराम भूषालले बताउनुभयो। सरकारले गरिब परिवारलाई सामाजिक सुरक्षा प्रदान गर्न र विभिन्न सेवाहरूमा प्राथमिकता दिन परिचय पत्र वितरण गर्ने कार्यक्रम ल्याएको हो। दुई वर्ष अघि नै यो कार्यक्रम ल्याइए पनि प्रक्रियागत झन्झट का कारण परिचय पत्र वितरणको काम सुरु हुन समय लागेको हो। लिचीको उत्पादन बढाउन सरकारले क्षेत्र विस्तार कार्यक्रम लागू गरेको छ। यस वर्षदेखि धादिङ, गोर्खा, तनहुँ, स्याङ्जा र पाल्पा जिल्लामा यो कार्यक्रम लागू भएको फलफुल विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका फलफुल विकास अधिकृत पदम नाथ आत्रियका अनुसार यस वर्ष मात्रै कार्यक्रम लागू भएकाले यसको प्रतिफल 5-6 वर्षपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो। देशभित्रको उत्पादनले माग धान्न नसकेपछि अरू फलफुल जस्तै लिची पनि भारतबाट आयात हुने गरेको छ। महोत्तरी, सर्लाही, सिराहा लगायतका ठाउँमा लिची खेती बढी हुने गरेको छ। अहिले लिचीको उत्पादन हुने सिजन हो। देशभित्रको उत्पादनले नपुगे आयात गर्नु परेपछि पोहोरको तुलनामा यस वर्ष भाउ महँगो भएको छ। वीरगन्ज उपमहानगरपालिका 12 रानीघाटको एउटा घरबाट गैराती करिब 25 लाख रुपियाँको गरगहना चोरी भएको छ। स्थानीय बैजनाथ ठाकुरको घरबाट 2 सुनको तिलहरी, 4 औँठी, कानको 10 टप, 2 सिक्री, 4 जोर बाला, 4 जोर मङ्गलसूत्र, कानको कुण्डल सहित करिब 25 लाख रुपियाँको गरगहना चोरी भएको हो। त्यसै गरी एलडीटिभी र नगद 35,000 रुपियाँ पनि चोरी भएको ठाकुरले बताउनुभयो। गर्मीका कारण परिवारका सबै सदस्य भुइँतलामा सुतेको बेला माथिल्लो तलामा चोरी भएको हो। पछाडिबाट माथिल्लो तलामा प्रवेश गरी चोरले सामान लगेको उहाँले बताउनुभयो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष भएको घोषणा गर्नुलाई तपाईँ के भन्नुहुन्छ? पालो भएकाले स्वाभाविक, बी पार्टीलाई चुनौती, र सी पदीय मोह। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए, पालो भएकाले स्वाभाविक भन्नेमा 39%, बी पार्टीलाई चुनौती भन्नेमा 36%, र सी पदीय मोह भन्नेमा 24%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न रहेको छ, एमालेको अबको नेतृत्व सहमतिमा चयन हुने नेता केपी ओलीको दावीप्रति तपाईँको विचार के छ? ए, प्रयास गरे होला पनि, बी प्यानल घोषणा भएकाले नहोला, र सी ओलीको बोली। अर्पण जन आवाज मा तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन 9 विषय काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7043। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतका केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुण्डेको कार दुर्घटनामा परि निधन भएको छ। भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता मुण्डेको दिल्लीबाट मुम्बई जानका लागि विमानस्थल जाने क्रममा स्थानीय समयअनुसार आज बिहान 6:30 बजे दुर्घटनामा परि निधन भएको हो। 64 वर्षका मन्त्री मुण्डे चढेको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो। दुर्घटनापछि सहयोगीसँग पानी मागेर खानुका साथै छिटो अस्पताल पुर्याउन आग्रह गरेका मुण्डेको अस्पताल लैजाँदै गर्दा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। दुर्घटनाबाट उहाँको शरीरका बाहिरी भागमा खासै चोटपटक नलागेको र हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन्। मन्त्री मुण्डेको भोलि अन्तिम संस्कार गरिने केन्द्रीय मन्त्री नितिन गडकरीले जानकारी दिनुभयो। राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले मुण्डेको निधनप्रति शोक व्यक्त गर्नुभएको छ। र श्रीलङ्का र इङ्ल्यान्ड बीचको 5औँ तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ। श्रृङ्खला 2-2 को बराबरीमा रहेकाले दुवै टिम आज जित हात पार्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने कोसिसमा रहनेछन्। घरेलु टोली इङ्ल्यान्डले पहिलो र तेस्रो तथा पाहुना टोली श्रीलङ्काले दोस्रो र चौथो खेल जितेका छन्। बर्मिङहममा हुने खेल बेलुकी 6:45 बजेपछि सुरु हुनेछ। यसअघि भएको एक मात्रै टी20 जितेको श्रीलङ्काले इङ्ल्यान्ड बसाएका क्रममा 2 टेस्ट क्रिकेट श्रृङ्खला पनि खेल्नेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विपक्षी दलहरूद्वारा आज पनि संसदको बैठक अवरुद्ध माग सम्बोधन हुनुपर्ने पूर्ववत अडान कायमै। सहमतिबाटै नेतृत्व चयन हुने एमाले नेता ओलीको दाबी, बहस हुनु स्वाभाविक भएको भनाई। मकवानपुरको हाँडी खोलामा चट्याङ लागेर एकजनाको मृत्यु, 3 घाइते। भाइरल देखिन सुरु गरेकाले सचेत रहन व्यवसायीलाई कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनको आग्रह। भारतका केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुण्डेको कार दुर्घटनामा परि निधन, भोलि अन्तिम संस्कार गरिने। र श्रीलङ्का र इङ्ल्यान्ड बीचको 5औँ तथा अन्तिम एक दिवसीय क्रिकेट आज। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी अनिता रियालसँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बीच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556562290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेंटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र SLC र +2 गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर।